قل هذه سبيلي أدعو إلى الله. آپ کہہ دیجئے کہ یہ میرا راستہ ہے. کون سا راستہ؟ ادعو الى اللہ، میں اللہ کی طرف بلاتا ہوں. دیکھو اس میں بہت زبردست لطیف اشارے ہیں کہ اللہ جل شانہ نے آپ صلی اللہ علیہ وسلم کو دنیا میں بھیجے، اور دنیا میں آپ کا کام کیا تھا؟ تو آپ صلی اللہ علیہ وسلم اپنا کام بتا رہے ہیں، یعنی اللہ بتا رہا ہے کہ آپ کا کام کیا ہے. تو آپ کا کام ہے اللہ کی جانب بلانا، اللہ کی جانب بلانا. اللہ جل شانہ، اللہ کے نبی نے لوگوں کو اللہ کی طرف بلائے ہر طریقے سے. چار راستے ملتے ہیں، چار طریقوں سے بلائے، اور چاروں چار قرآن مجید میں موجود ہیں، قرآن کی آیتوں میں موجود ہیں. ایک تو دعوت و تبلیغ کے ذریعے سے، بلیغو وقت عمار ارت بلغت رسالہ، کیا ہے واحد یا رسول بلغ ما انزل الیک، جو آپ کے اوپر نازل ہوا نا اس کو پہنچائیے، اس کی تبلیغ کیجئے. اور پھر آگے بڑی سخت لفظ استعمال کیے، کیا ہے آگے؟ وما وَإِن لَمْ تَفْعَلْ وَإِن لَمْ تَفْعَلْ، اگر آپ نے ایسا نہیں کیا تو آپ نے تبلیغ کا حق ادا نہیں کیا. یہ ایک چیز ہو گئی تبلیغ. اور بھی بہت سی آیتیں، یہ جو میں اپنے سامنے جو ابھی ہیں مختصر وقت میں، وہ یہ تو یہ اس سے پتہ چلا. دوسرا راستہ تبلیغ کا، یعنی دین کو پہنچانے کا، جہاد تھا. حفظ المؤمنین علی القتال، خطرنا ہے کہ آپ مومنوں کو قتال پر ابھاریے، ان کو اٹھائیے، کھڑے کیجیے. ایسے کھڑے کریں کہ بیٹھے نہیں، سیدھے راستے جہاد میں جائیں. یہ تو یہ دوسرا راستہ. تیسرا راستہ آپ صلی اللہ علیہ وسلم نے اپنایا، وہ اصلاحی لائن کا، خانقاہی لائن، اصلاحی لائن کا. من قد افلح من تزکر، جس نے اپنا تصفیہ کر لیا، دل کو صاف کر لیا، وہ کامیاب ہو. یہ تیسرا راستہ، اس کے ذریعے سے بھی اللہ کے نبی نے تبلیغ کی. تو میں آپ کو تبلیغ کے راستے بتلا ہوں. چوتھا راستہ تعلیم و متعلم کا، رب زدنی علما، علم کی زیادتی بھی مانگی، لوگوں کو بتلائی. اور پھر جب وہ آیت متری، اس کے اندر جو پہلے پارے میں ہے، اس میں بھی یہ ہیں آیت، کیا ہے، قد من اللہ، قد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا، پھر آگے کیا ہے، یتلو علیہم آیات. یہ سب آیت کریمہ جو ہے نا، یہ تعلیم مجاہدین کی، یعنی آپ صلی اللہ علیہ وسلم کی حیثیت کبھی مجاہد کی، کبھی مبلغ کی ہے، کبھی مزکی تصفیہ کرنے والے کی ہیں، اور کبھی معلم کی. یہ چار راستے قرآن کے ذریعے سے ملتے ہیں آپ صلی اللہ علیہ وسلم. تو ہادی سبیلی سے مراد جو ہے نا، یہ چار راستے ہو گئے. آپ صلی اللہ علیہ وسلم نے ان چار راستوں سے تبلیغ کی، راستوں سے اللہ کا دین پہنچایا. صحیح ہے، یہ تو تبلیغ کا ایک طریقہ، ادعو الی اللہ کا ایک طریقہ. چار طریقے ہمیں ملتے ہیں، ادعو الی اللہ کے چار طریقے، ٹھیک ہے، معلم، مبلغ، مجاہد اور مزکی، تزکیہ کرنے والا. یہ چار راستے آپ صلی اللہ علیہ وسلم کی زندگی سے ہمیں ملتے ہیں. اللہ جل شانہ کہہ رہا ہے کہ آپ کہیے لوگوں سے کہ یہ میرا کام ہے، سمجھ رہے ہیں، میرا کام ہے. تو یہ جو وارثین انبیاء ہیں، ان کو بھی یہ چاہیے کہ وہ کہیں کہ یہ ہمارے کام ہے، جہاد کرنا ہمارا کام ہے، تبلیغ کرنا ہمارا کام ہے. اب مولوی تبلیغ کرتے ہی نہیں، کیونکہ تبلیغ تو وہ بیچارے عوام لوگوں کا کام ہے، بس تعلیم کی، نماز پڑھائی، اللہ اکبر، سلام علیک، سیدھے گھر، بیوی کی گود میں بیٹھ جاتے ہیں، کرتے ہی نہیں، عوام کا ساتھ دیتے نہیں. پھر کہتے تبلیغی حضرت ہمارے، ہم کو اچھی نگاہ سے نہیں دیکھتے، تبلیغی حضرت ہم کو پوچھتے نہیں. ارے کیوں پوچھیں گے، تم پوچھتے ہو ان کو، حق کس کا تھا؟ مولویوں کا. कौन किसका राइट था कि इस काम को करे? मौलवी करे। कौन कर रहा है? अवाम। तो वो गलतियां करेगी वो। अब हम शिकायत करते हैं कि इज्जत नहीं करते, तो क्या इज्जत प्लेट में ला के देंगे तुमको? आप ऐसे काम करो कि वो इज्जत करे ना। अब जिहाद में जाते नहीं है, बस समझते हैं कि बच्चे पैदा करना जिहाद है, बिस्तर पर जिहाद करना है जिहाद है। अब ये कहां से ये मुजाहिद बनेंगे? क्लास में बैठना तो यूं करके बैठेंगे, ऐसे बैठेंगे पलाटे वाले, इस तरह से बैठेंगे, तो ये क्या जिहाद करेंगे? तज़किया नफ्स भी नहीं करते। तो खैर, ये सब रास्ते जो है ना, ये हमारे रास्ते थे, वारिसीन अंबिया के रास्ते थे। इन लोगों को चाहिए था कि इन चारों लाइन में मौलवी, इन चारों लाइन में मजबूत होना चाहिए। चलो अगर कमज़ोर है तो कोई एक लाइन में तो मजबूत होना ही चाहिए, कोई एक लाइन में, इन चार में से किसी एक लाइन में कम अज़ कम, और चारों लाइन में ज़रूरी होना चाहिए। एक ही वक्त में वो मुज़क्की भी हो, तज़किया करने वाला, एक ही वक्त में मुबल्लिग भी हो, मुजाहिद भी हो, मुबल्लिग भी हो, सब चीज़ें एक साथ उसको होना चाहिए। अगर वही कमज़ोर है, नहीं कर सकते, तो कम अज़ कम एक लाइन में तो जाए। बता रहे हमारे मौलवी हज़रात जो बाहर हैं, कितनी लाइनों में हो, इल्ला माशाल्लाह, बस नमाज़ पढ़ाई, अल्लाहु अकबर, अस्सलामु अलैकुम, ख़त्म। समझ के हमने दीन का, भाई क्या कर रहे हैं? अल्हम्दुलिल्लाह मौलाना, आई गॉट हिज़ क्लास एंड आई गॉट इमामा, बस खुश। अब इमामत और हिफ्ज़ क्लास बताओ इसमें है? आप कहेंगे युअल्लिम, भाई वहाँ युअल्लिम नहीं है, आप तो सिर्फ वो खाली हिफ्ज़ करवा रहे हैं, उसको कौन सी बड़ी आपने धाड़ मार दी। खैरुकुम मन तअल्लमल कुरान के अंदर तो कुरान को सिखलाना है, आप तो हिफ्ज़ करा रहे हो, तो कुरान सिखा हुआ थोड़ा हिफ्ज़ सुना दिया, उसमें कौन सी बड़ी धाड़ मार दिया। ये कोई बड़े काम नहीं हुए। हाँ, तो बड़े काम ये हैं कि जिहाद भी हो, तबलीग भी हो, तज़किया भी हो, और मुअल्लिम भी हो, ये सब होने चाहिए। अल्लाह के, अल्लाह ताला ये फरमाता है कि आप बताइए लोगों को। और देखें ना, एक अजीब कैसा ज़बरदस्त ये सबील को है ना अल्लाह ने इजाफत किया अपनी तरफ। सबीली मेरा काम है, आप कहिए लोगों को मेरा काम। इसकी मिसाल ऐसे समझो, देखो जैसे कोई डॉक्टर होगा ना, डॉक्टर तो क्या कहेगा, आई एम डॉक्टर, ये ऐसे ना यूँ जरा सीना यूँ करेगा, आई एम डॉक्टर। इंजीनियर होगा ना तो क्या, आई एम इंजीनियर, ऐसे यूँ जरा सा यूँ सीना भी बड़ा करेगा और ऐसे ऐसे करेगा, जरा अंदाज स्टाइल भी जरा यूँ करेगा। वो वकील होगा, ये होगा, जितने भी बड़ी पोस्ट होगी ना, वो जरा यूँ करके करेगा, सीना निकाल कर करेगा, सही है। अब कोई बेचारा बाहर काम करने वाला ना, रास्ता साफ कर रहा है, टॉयलेट साफ कर रहा है, कोई कभी यूँ कहता मैं भंगी हूँ, कभी देखा नहीं मैं मोची हूँ, कभी कहता है, हंसेंगे लोग अगर कहेगा, क्या काम करते हो भाई? मैं जरा सी ये बिल्डिंग विल्डिंग बना लेता हूँ, जरा सा रास्ता साफ कर लेता हूँ, वो जरा आहिस्ता से कहे, सही है। क्यों? क्योंकि काम थोड़ा सा गिरा हुआ है। कोई कहता है मैं हजाम हूँ, मैं बाल काटता हूँ, अरे पागल, मैं हजाम हूँ, बस बाल बाल काटे, ये इस तरह से हल्के अंदाज में कहेगा। मैं जो बड़ी पोस्ट वाला होगा यूँ सीधा निकाल के कहेगा, अल्लाह कहते हैं ओ मेरे प्यारे नबी, आप भी जरा सीना निकाल के कहें कि मैं जो काम करता हूँ ना, ये मेरे अल्लाह का रास्ता है, ये मेरा रास्ता है, ये काम मैं करता हूँ, फ़ख्र से कीजिए। हाँ, अगर आप दावत देने जाते हैं तो फ़ख्र से दीजिए कि मैं दीन की दावत दे रहा हूँ। फ़ख्र का मतलब ये नहीं कि मुझे सब आता है, कि मैं बहुत ऊंचा काम कर रहा हूँ, मैं कोई छोटा काम नहीं कर रहा हूँ, समझ रहे हैं? हाँ, इसलिए आप जब दावत भी देने जाए ना, तो कोई ऐसा बैठा हो, कोई यूँ बैठा हो, कोई नहीं सुन रहा हो ना, तो उसको कहने का, ए इधर आ, तेरे बाप का नौकर नहीं, इधर सीधा बैठ, अदब से बैठ, अदब से बैठ, सीधा सुन, सीधा। कोई मस्जिद में टेक लगा कर बैठा हुआ है, आप बयान कर रहे हैं, वो टेक लगा के कोई वहाँ बैठा है, कोई वहाँ बैठा है, कोई दो आदमी यहाँ बैठे हो, पूरे सब नहीं नहीं नहीं कम कम क्लोज, बस सखिए यहाँ बैठो, मैं कोई तुम्हारे बाप दादा की स्टोरी करने आया हूँ, यहाँ बैठो सामने। हाँ, मैं तो नहीं करने देता, सीधा कहता हूँ, दीवार ना सुनती है ना सुनने देती है, बीच में हूँ। दीवार सुनती है? अगर सुनती होती तो हो, ये कितनी बड़ी मुफस्सिर होती, कल्हा की अखबार सुन सुन के वो ब्लेट हो गई, समझ रहे हैं आप? तो ये ना सुनती है ना सुनने देती, सुनती नहीं, और ना सुनने देती है, सुनने नहीं देती है। अगर आपने इसको टेक लगाया तो वो सुनने देगी, आप सो जाएंगे। वो सुनती भी नहीं है और सुनने भी नहीं देती है। इसलिए आप पहले से बोल देने का करीब आकर बैठो, वरना हम बात नहीं करें। मैं तो गश्त में गया ना एक, तो एक फोन लेकर बैठा हुआ, मैंने कहा एक फोन रख दे, फोन रख दे पहले, मैं सुनता हूँ ना। मैंने कहा ए क्या कहा, मैं तेरे बाप की स्टोरी सुनाने आया हूँ, फोन रख। तो कहता है मैं भी मदरसे में पढ़ा हूँ। तो मैंने कहा इसीलिए तो तेरा दिमाग ऊंचा है, मदरसे में पढ़ा है तो क्या है। तो क्या मुझे भी दलील करना आती है। तो मैंने कहा सर मैं बात नहीं करूंगा, रख तेरा फोन पे, मैं बात नहीं करूंगा जब तक तू, वरना निकल जाए यहाँ से, मुझे तुझे बात नहीं सुनानी है, निकल निकल यहाँ से। ना ऐसी बात नहीं करते। मैंने कहा कि ये बेअदबी है। जुमा के खुतबे में क्या कहा, आप नमाज भी नहीं पढ़ेंगे, आप बात नहीं करेंगे, कोई बात करता है उसको इशारा भी नहीं करेंगे कि बात मत कर, आप खाएंगे भी नहीं, आप नमाज भी नहीं पढ़ेंगे, कुछ नहीं करेंगे, क्या करेंगे, इमाम की बात को सुनेंगे, समझ में नहीं आती है फिर भी खामोश, खेलेंगे भी नहीं। ये आदब सीख लें, क्यों सीख लें, क्योंकि खुतबा इमाम जो देता है वो अल्लाह की बातें सुना रहा है, इसलिए ये सब चीज़ों को मना किया। और आप बात कर रहे हैं और वो खेल रहा है, कैसे बर्दाश्त करेंगे, बिल्कुल नहीं। मैं वो एक दुकान पर गया, हम तो सीधी बात करते हैं, रोकड़े आदमी हैं हम तो, इसलिए तलहा को पसंद करते नहीं, ये सीधी चीज भी बोलता है, नहीं बोलता तो नहीं बोलता। हम गए ना तो मैं यूँ नीचे खड़ा था और वो काउंटर पे ऊपर था, सलाम है, मैंने जरा नीचे आ जाइए, हाँ मैं यहाँ से सुनता हूँ, ए मैं नीचे से दिन की बात करूँ और तू ऊपर बैठ के सुनेगा, शर्म नहीं आती है, नीचे उतर। तो मैं जरा सीधा नीचे उतर के आ गया, मैंने कहा दीन की बात, अब जरा नर्वस, दीन की बात अगर सुन लिया तो अब नरम हो जाएंगे हम। देख भाई ये दीन की बात है, दीन आला होता है, हम ऊंचे नहीं होते हैं। वो नीचे आ गया ना तो इज्जत से बात की, अगर नीचे नहीं आता तो उसका दिमाग में नीचे करता। लेकिन ऐसे सस्ते बनते ना मौलवी लोग, सस्ते बन जाते बेचारे तबलीगी हजरात के, देखो कोई बात नहीं। हाँ अब बिल्कुल जाहिल इलाके में आप चले गए, यानी उनको दीन का पता ही नहीं, बिल्कुल पता नहीं दीन क्या है, तो इज ओके नो प्रॉब्लम, आप थोड़े से नीचे हो जाओ कोई बात नहीं। लेकिन दीनी माहौल है, सब जगह अजानें हो रही है, जमातें जा रही है, तबलीग हो रही है, लोग उसके पास जा रहे हैं, और जाहिल मुझे कहता है कि मैं भी मदरसे में पढ़ा हुआ हूँ, ऊपर से मुझे यूँ कहता है। तो मैंने उसको और लिया, फिर उसके पास फ़ोन रखवाया, हाँ मैंने कहा बंद करके रख, ऐसा भी नहीं बंद करके रख तो ही बात करो। तो ऐसे हम सस्ते नहीं पड़ने का, सबीली हादी सबीली, मेरा रास्ता है, फखर से बोल मेरे नबी, फखर से बोल कि मेरा रास्ता है, अल्लाह की तरफ बुलाता हूँ, चाहे तो तलवार से बुलाऊं या कलम से बुलाऊं या जुबान से बुलाऊं, लेकिन मेरा रास्ता है, समझ रहे हैं। तो ऐसे सस्ते नहीं बनने का, मजबूत बनने का। कुछ भी नहीं, कोई बड़ा के छोटा हो, दीन की बात है, मानना पड़ेगी आपको। आप हमारे पीछे हैं, पैसों में आप आ गए तो आप लेके जाओ, हमें जरूरत नहीं है, समझ रहे हैं। हाँ तो हल्के मत बनो, मजबूत बनो और अच्छी बात करो। तो देखो दूसरा, देखो ना अब अजीब चीज़ क्या है इसके अंदर, अल्फाज के ऊपर अब हम आते हैं। अल्फाज क्या इस्तेमाल किया अल्लाह ताला ने, हादी सबीली, हादी सबीली कौन सा सेगा है, हादी कौन सा सेगा है, मुअन्नस, मुअन्नस का सेगा इस्तेमाल किया। देखो सबील क्या है, मुज़क्कर मुअन्नस दोनों इस्तेमाल होता है, सबील दोनों इस्तेमाल होता है, लेकिन अल्लाह ने हादी ही इस्तेमाल किया। क्यों, जिस तरह से मुअन्नस बिल्कुल नरम और नाजुक होती हैं, मेरा रास्ता भी इतना नरम और नाजुक है, यानी इस पे चलना इतना आसान है जिस तरह से कि बीवी का पाना आसान है। अब्दुल्ला तेरी शादी करा रहा है। तो इतना आसान है, इतना नरम है, इतना नाजुक है। हालांकि देखो तारीख भी इस्तेमाल कर सकते थे, हादा भी इस्तेमाल कर सकते थे, लेकिन सबील को लाए। अच्छा सबील को क्यों लाए, सुबुल का क्या माना होता है, सबल मुफ़रदातुल कुरान। वैसे अभी तक आपने मुफ़रदातुल कुरान नहीं ली, आपकी क्लास में है ही नहीं मुफ़रदातुल कुरान, नहीं तो वापस तो करने की ना, वापस तो भाई मैंने उसको अमीन बनाया है, आप ले उसके पास इस्तेमाल करें। कहाँ रखिए बेटा? मुताला मैंने Why put in So many people sing. So not one, no one sing. अरे साथ में रखना उसको अपने। तो ये इसका मतलब कोई देखता ही नहीं है। ला हौल वला कुव्वत, इतना सब मैंने हवाले दिए, अभी तक शोक नहीं है तुम लोगों। अरे भाई चलो, उसने वहां अंजुमन में रखी, तुम में से कोई आया मेरे पास लेने के लिए? एक को भी शोक है? अभी जब मैं पूछूंगा ना, ये सूरत खत्म हो रही है, अभी मैं अल्फाज मानी पूछूंगा पहले, अभी आपका इम्तिहान है सख्त। अगर आपने जो मुझे जवाब नहीं दिया ना, तो इंशाल्लाह सीधा तर्जुमा और लुगत होगी। हाँ सीधी बात, अपने तो बहुत टेढ़ा आदमी है, अभी कहा ने अगर नहीं तो नहीं खलास। हाँ इसलिए अगर तर्जुमा और लुगत सही नहीं है तो बिस्मिल्लाहिर्रहमानिर्रहीम अलिफ लाम रा तिलका आयतुल किताब, सीधा तर्जुमा वमा अलैना इल्लल बलाग, खत्म। हाँ अगर इन्ना लिल्ला नहीं है तो फिर याद करना पड़ेगा भाई। तो देखो सबल का लफ्ज इस्तेमाल किया, सबल किसको कहते हैं? वो बिल्कुल नरम रास्ता हो ना, नरम रास्ता, सबिल को सबिल इसीलिए कहते हैं, बिल्कुल नरम रास्ता। नरम रास्ता यानी जिसके ऊपर आसानी आफियत के साथ चला जाए, बहुत अच्छी तरह से यू कैन वॉक इजिली, यानी उसमें पत्थर ना हो, ऊंच नीच ना हो, स्टोन ना हो, कांटे ना हो, कुछ ना हो, सीधा रास्ता जहाँ आप चप्पल के बगैर भी चल सकें, उसको कहते हैं सबल, सबील रास्ता, समझ रहे हैं? उसको कहते हैं रास्ता जिसमें कोई चीज़ ना हो। अभी देखो भाई, जैसे यहाँ पर कुछ नहीं है, सीधी कारपेट वो सीधा बिछा हुआ, लाइट नहीं होगी तब भी हम सीधे आ जाएंगे। और इफ़ यू नो कि यहाँ पर ये सब टिपाई भी पड़ी हुई है, कुछ पत्थर भी हैं, तो आप थोड़ा सा देख देख के चलेंगे कि भाई कुछ लग ना जाए, समझ रहे हैं? तो सबील उस रास्ते को कहते हैं जो बिल्कुल साफ और सीधा हो, उसको कहते हैं सबील, समझ रहे हैं? शबील नहीं, सबील। तो ये सबील उसको कहते हैं, देखा कितना जबरदस्त है। यानी एक तो मोनस का सेवा, दूसरा सबील का लफ्ज, ये बता रहा है कि सहादी बता रहा है इतना नरम और नाजुक और प्यारा है कि चलने में भी बड़ी आसानी है। अगर कोई आंख से अंधा है वो भी चल के पार हो जाएगा, दिल की आंखें खुली हुई, जाहिर की आंखें बंद है, वो भी इस रास्ते पे चल जाएगा, समझ रहे हैं? तो अल्लाह जल्ले शानहू ने इतनी बेहतरीन ये मिसाल और लफ्ज अल्फाज यहाँ पर तयन करके हमको बताया कि ये रास्ता बहुत प्यारा और आसान है, आप आइए और थोड़ा सा काम तो करके देखिए, देखो आप कैसे मंजिल पर पहुँचते हैं। ये हादी ही सबीली अदउ इलल्लाह, मैं अल्लाह की तरफ बुलाता हूँ इस रास्ते में, मैं क्या करता हूँ? अल्लाह की तरफ बुलाता हूँ। और ऐसे ही नहीं, अंधाधुन नहीं कि अभी चार महीने से आया और दूसरा एक साल चला गया बगैर घर वालों को कुछ कहे हुए, कुछ नहीं, ना मशवरा ना कुछ, ऐसा नहीं। अला बसीरतिन, अला बस बहुत बसीरत के साथ, एक होती है बसारत और एक होता है बसीरत, दोनों में बसारत किसको बोलते हैं? ज़ाहिरी आँखों से देखना, ज़ाहिरी आँखों से देखना जैसे हम देख रहे हैं, बसीरत मानी दिल की आँखों से देखना, यानी बिल्कुल सही समझ कर काम करना। जैसे अभी हम कोई कलम लेने गए, अब ये कलम तो हमने देख ली, हमको पसंद आ गई, लेकिन फिर भी हम देख के इस थिंकिंग, ये सब जगह हम देखते हैं, अब ये क्या देख रहे हैं? अब दिल की आँखों से देख रहे हैं कि आई मस्ट टेक ओ नो, आई मस्ट बाय ओ नो, ये हम देख रहे हैं इसको अच्छी तरह से। तो ये बराबर देख रहे हैं, गौर कर रहे हैं, फिगर कर रहे हैं। तो बसीरतिन किसको कहते हैं? कि दिल की आँखों से सोचना, दिल की आँखों से देखना कि हाउ दिस इज गुड। तो अंधाधुन काम नहीं करते हैं, जैसा हुक्म आया उसे फिर दौड़ भाग नहीं करते हम, बल्कि अच्छी तरह से सोच समझ कर करते हैं। और सिर्फ मैं अकेला नहीं करता, मैं अकेला ये काम नहीं करता, वमन इत्तबानी, जो मेरे प्यारे सहाबा है ना, वो भी इसी तरह से लगते हैं। यानी मैंने अकेले ने ये काम नहीं किया कि बड़ा काम करके बैठ गया, ختم ہو گیا تو وہ کام بھی ختم نہیں. وَمَنِ اتَّبَعَنِي, میرے پیچھے جتنے ہیں صحابہ وہ تمام صحابہ اس راستے پر اسی طرح سے چلتے ہیں اور اسی طرح سے بلاتے. دیکھیں نا اس سے کیا ہوا, حضرت کی آنکھیں بند ہو گئی, دنیا سے چلے گئے, پاس تو انتقال ہو گئے آپ صلی اللہ علیہ وسلم کا, تو کیا کام بند ہو گئے؟ نہیں. وَمَنِ اتَّبَعَنِي, جو پیچھے تھے صحابہ انہوں نے وہی کام کیا, جہادوں میں جماعتیں بھی بھیجی, مدارس بھی قائم کیے, تزکیہ نفس بھی کیا, تعلیم و تعلیم بھی سب کچھ چلتے رہا, سب کچھ وہاں پر چلے. حضرت علی بڑے صوفی تھے, بڑے خانقاہ ان کی چلتی تھی, ابو ہریرہ بڑے معلم تھے, حدیثیں پڑھاتے, حضرت عمر بڑی اچھی تلوار تھیں, عثمان غنی وہ بھی بڑی تلوار تھیں, بڑی سخاوت تھیں, بڑے علم اور بڑے عالم تھے, بڑے مفتی حضرات وہاں پر تھے, ابن عباس حضرت ابن عباس رضی اللہ تعالیٰ بڑے مفسر تھے, ابن مسعود بڑے فقیہ تھے. تو ایسے سب مختلف صحابہ اپنا اپنا دین کے کام میں لگ گئے, سمجھ رہے ہیں؟ تو یہ وَمَنِ اتَّبَعَنِي, جو میرے پیچھے چلنے والے ہیں وہ اس طرح سے بات کرتے ہیں. سبحان اللہ وما انا من المشرکین, اللہ کی ذات پاک ہے, میں شرک کرنے والوں میں سے نہیں ہوں. کون سا شرک جو اوپر آیا؟ لبیک اللہم لبیک, میں نے جو آپ کو بتایا تھا, الا وہ ہوت اور لوت اور بوت اور سب جو نکلے تھے نا, وہ سب یہ اس کے اندر نکل گئے. جو معبود کو بھی وہ شریک کرتے, اللہ کو بھی مانتے, لیکن وہ پہلے جیسے لکھتے تھے بسم اللہ لکھتے, عرب کا معمول تھا بسم اللہ لکھنا, لیکن بسم اللہ تو لکھتے تھے ساتھ میں شرک بھی کرتے تھے. تو اللہ کے نبی نے کہا کہ یہ جو کر رہے ہیں نا شرک, ایسا شرک میں نہیں کرتا, میں خالص اور للہیت سے اللہ کے دین کی دعوت دیتا ہوں بس, دوسرے بوتوں کی پوجا نہیں کرتا, بوتوں کی دعوت میں نہیں دیتا. یہ ہو گیا وما انا من المشرکین, میں کسی اور چیز کی دعوت نہیں دیتا, خالص اسی کی دعوت دیتا ہوں, اور کیسی معرفت اور بصیرت کے ساتھ دیتا ہوں. تو یہ زبردست آیت ہو گئی, اس پر آپ اور بھی آگے بڑھا سکتے ہیں. وما ارسلنا من قبلك الا رجالا نوحي, یہ دوسرا ایک اشکال ان کا کفاروں کا یہ تھا. یہ آیت کریمہ کا جو مضمون ہے اکثر قرآن میں آپ دیکھو, موسٹ پلیس آپ کو یہ آیت کریمہ ملے گی, وما ارسلنا من قبلك الا رجالا نوحي, اور بھیجے ہم نے اس سے پہلے صرف مرد. یہ ایک اشکال ان کو یہ کفار کہ وائی اونلی یو از نبی, آپ کیوں نبی آئے؟ نبی اگر اللہ کو بھیجنا تھا تو فرشتے کو بھیجتے ہیں, فرشتے کو بھیجتے ہیں, آپ کو آنے کا کیا مطلب؟ کیا انسان نبی بن سکتا ہے اللہ کا؟ نہیں, فرشتہ بنے گا. کیوں؟ کیونکہ فرشتے اللہ کے پاس رہتے ہیں, تو انہوں نے اللہ کو دیکھا ہے, جنت کو دیکھا ہے, تو وہ نبی ہونا چاہیے. تم تو ہماری طرح کے انسان ہو, تم کیسے نبی بن گئے؟ یہ ایک اشکال ہے. تو اللہ تعالیٰ نے فرمایا وما ارسلنا من قبلك الا, دیکھو یہ نافیہ کے ساتھ آیا تاکید حصر کا معنی, الا رجالا, ہم نے نہیں بھیجے نبی بنا کر کسی کو, کوئی فرشتے کو نہیں بھیجے ہم نے, نہ کوئی عورت کو بھیجا, رجالا, صرف مرد کو بھیجے ہم نے, صرف مرد, رجالا, دیکھو یہ نکرہ بھی, ہم نے صرف مردوں کو بھیجے ہیں, اور بھی نہیں, بچے بھی نہیں, فرشتے بھی نہیں, کوئی نہیں. کون نبی؟ صرف مرد, صرف مرد کو بھیجے ہیں. نوحی الیہم, ہم نے وہی بھیجی ان کے اوپر, من اہل القرا, من اہل القرا, من انہی کے قوم میں سے, انہی کے لوگوں میں سے, ایسا بھی نہیں کہ کوئی باہر سے آ کر بیٹھ گیا ہو, نہیں, انہی کی قوم میں سے, انہی کے گاؤں میں سے, انہی میں سے ان کو بھیجے, بستیوں میں رہنے والے لوگوں میں سے, یعنی انہی میں سے, سیم پیپل, جیسے قریش تھے تو آپ صلی اللہ علیہ وسلم بھی قریشی تھے, سمجھ رہے؟ یہ تو اہل بوت تھے, جیسے کہ حضرت ابراہیم علیہ السلام, حاضر ان کے والد, وہ بوت بناتے تھے اور انہی میں حضرت ابراہیم کو بھیجے, تو گویا انہی لوگوں میں سے آپ سے نبی کو اللہ تعالیٰ پسند کرتے تھے اور بھیجتے تھے, کوئی باہر سے نہیں آتا تھا, باہر سے آتے تو لوگ کہتے یہ تو کوئی باہر کا آدمی ہے, چلو چھوڑو اس کو, تو خود کی قوم کا ہوگا نا تو لوگ سنیں گے کہ ہاں یہ ہماری قوم کا ہے, کم کم بھی لے سکتے, سمجھ رہے ہیں؟ افلم یسیروا فی الارض, کیا یہ لوگ زمین میں نہیں چلتے ہیں, زمین میں نہیں پھرتے ہیں, یہ دیکھتے نہیں ہیں, فینظروا, देखो कैफ काना अकिबतुल्लज़ीन मिन क़ब्लिहिम, हमने कैसे ठिकाने लगा दिए उनको, जिन लोगों ने बात नहीं सुनी, नबी की बात नहीं सुनी, नबी की बात नहीं मानी, उनको हमने बराबर काम पे लगा दी, यानी बड़ी सजाएं थी, सख्त सजाएं थी उनको, उनके ऊपर बड़े अजाब आए इससे पहले। फ़ैनज़ुरू का क्या मतलब, फिल और फ़ैनज़ुरू अफलम यसी अफलम यसीरू, ये चलते नहीं, यानी ये अहले मक्का जो है ना, यहाँ से जाते थे शाम तिजारत करने के लिए, तो रास्ते में मदियन का मौत ही आता था, कौम सालेह, कौम समूद, फिर आगे कौम लूत वो आती थी फलस्तीन के पास से, ये जो दरिया है वहाँ पर, वो डेड सी, तो ये सब वहाँ से गुजरते थे। तो क्या ये देखते नहीं हैं कि अल्लाह ने कैसी सजा दी इनको, और क्यों दी इनको सजाएं, नबी की बात नहीं सुनी इसलिए दी, तो क्या ये देखते नहीं है कि किस तरह से उनको दी। वलदारुल आखिरत खैरुन, आखिरत का रास, आखिरत का घर ये सबसे बेहतर घर है, तो तुम भी दीन का काम करो, दीन की मेहनत करो, अल्लाह के रास्ते की मेहनत करो, तो फिर क्या होगा, वलदारुल आखिरत खैर, आखिरत का घर सबसे बेहतर है। समझ रहे हैं आप, दुनिया कोई चीज़ नहीं है, कितने भी मालदार बन जाओ खाली हाथ ही जाएंगे, कितने भी ऐशो आराम में रहो, बहुत अच्छे आप बेड पर सो, नरम नरम बेड पर सो, लेकिन मरकर मिट्टी में ही जाना है, समझ रहे हैं, तो वो सब का आखिरी घर जो है वो सेम है, कोई मालदार हो या मिनिस्टर हो या फकीर हो, सबका घर एक ही है। अब जो फैसला होगा वाला दार आखिरत अकबर खैर, ये वो उसका होगा जिसने दुनिया में अच्छी ज़िंदगी गुजारी, इसलिए वाला दारुल आखिरत खैर का, किसके लिए, लेकिन लिल्लज़ीना तक़ौ, जो अल्लाह से डरें, अल्लाह से डरें और अल्लाह का, अल्लाह की बातों को सुना, अल्लाह की बातों को माना, नबी की बातों को माना। अफला ताक़िलून, आप में इतनी भी अकल नहीं है कि बात को समझें, तो समझो बात को, यानी उल्टे सुलटे सवाल नहीं करो, उल्टे सवाल क्या, तेरी आँख बंद हुई थी, इसकी जगह यहाँ है ना, इधर इधर लकड़ी कहाँ है, सब बालों में, इधर आ, तुम्हें तेरी खैर नहीं, तुझे गालियां दे रहा है पीछे से, मैं देख रहा हूँ, अगर एक लफ्ज उसने कहा ना तुझे, वन वर्ड जस्ट टेल मी, अगर एक लफ्ज बोले ना दो लगा देना, ये मेरा चूजा गुस्सा अच्छा नहीं लगता मेरी जान, बहुत चूजा है, इतना चूजा हो कि गुस्सा करेगा ना, मैं जोर से सांस लूंगा ना तो सीधा उड़ के भाग, मैं तो मेरी नाक में घुस जाएगा। छोटे बच्चे हंसते अच्छे लगते हैं, ठीक है, गुस्से नहीं करते हैं। देख मैं कहता हूँ अब्दुल्ला फरमा बरदार बच्चा है, मैंने पहले दिन उसको कहा कि बेटा यू हैव टू सेट हियर, रोजाना सीधा यहाँ कर बैठता है, क्या सुभान अल्लाह सीख तू। अफला ताक़िलून, क्या आप अकल नहीं रखते, आप समझते नहीं हो, समझते हैं, हाँ तो फिर बैठना रोजाना यहाँ पर। तो इस आयत से कोई नबी औरत नबी नहीं है, हज़रत मरियम अलैहिस्सलाम ये नबी नहीं थी, मरियम कोई औरत का नाम कुरान में नहीं है, आप देखें कोई भी औरत का नाम, अल्लाह ने औरत के नाम को भी पर्दे में रखा, तो औरत कितनी पर्दे में रहेगी, औरत के नाम को भी पर्दे में रखा तो औरत को कितना पर्दे में रहना चाहिए। मरियम का नाम क्यों लिया, मरियम के नाम को क्यों जाहिर किया, इसलिए कि वहाँ रुबूबियत, अल्लाह के साथ शरीक होने का उसमें डर था, शायबा था, क्योंकि ईसाइयों ने मरियम को भी खुदा बनाया, तो उसको खुदा से हटाने के लिए मरियम के नाम को बयान किया, वरना मरियम को भी बयान न करे, समझ रहे हैं, तो इमरातु फिरौन इस तरह से बयान किया, इमरा लूत, इमरातु नूह इस तरह से बयान किया, नाम नहीं लिया किसी का, کسی عورت کا نام نہیں لیا. یہاں مریم کا نام اسی لیے لیا ہے کہ بس اس کا کوئی شریک نہ بنائے, اللہ کو شریک نہ بنائے مریم, اس لیے. تو مریم بھی نبی نہیں ہے, تو نبی اللہ تعالیٰ نے کسی اور کو نہیں بنایا. سورہ مریم میں آئے گا, حتی اذا استیأس الرسل وظنوا انہم قد کذبوا. دیکھو یہ آیت کریمہ ہے نا, اس کے جو ضمیر کے مرجع ہیں یہ ذرا سے ٹیڑھے میڑھے ہیں, یعنی لوگوں نے اس میں بہت تفسیر کی ہے. ہم بالکل آسانی سے اس کے اندر جاتے ہیں, حتیٰ ادستے جیسے رسول وغن میں ضیاء القرآن جو ہیں تفسیر اس میں بہت نہایت اور بہترین طور پر اس کو سمجھایا ہے. مسئلہ کیا ہے اس کے اندر, آپ دیکھیں پہلے ترجمہ پھر میں آپ کو بتلاتا ہوں. یہاں تک کہ جب رسول نا فرمان قوم سے, بین القوسین لکھا ہوا ہے, نا فرمان قوم سے مایوس ہو گئے, نا امید ہو گئے, مایوس مانی نا امید ہو گئے, ہو سب ختم ہو گئی, تو کیا ہوا, تو خیال کیا کہ ان کے اوپر عذاب کے متعلق جو اللہ نے آیتیں نازل کی تھی وہ جھوٹ ہے. سمجھ رہے ہیں, یہ جھوٹ. اب یہاں پر مسئلہ کیا ہے, سب سے بڑا سوال یہ ہے, کیا رسول بھی اللہ کی امید سے مایوس ہوتے ہیں, نا امید ہوتے ہیں؟ کیا انبیاء علیہ السلام کی بھی ہوپ ختم ہو سکتی ہے, یعنی وہ بھی اللہ کے اوپر یہ گمان کر سکتے ہیں, ہی کین تھنک لائک دس کہ اللہ تعالیٰ از لائک ہمارے ساتھ غلط اور جھوٹا معاملہ کیا؟ یہ اب اس میں تین چار الفاظ, ایک تو ہیں الرسول, ٹھیک ہے, تو اس میں جو ہیں رسول جو ہیں, رسول کے مایوس ہونے کا مطلب کیا ہے, ادھر صحیح اصل رسول, رسول کے مایوس ہونے کا مطلب کیا, ایک چیز یہ. دوسرا لفظ آیا اس میں غنو, تو غنو کا فائل کون ہے, کیا رسول ہے؟ اگر رسول کو آپ لیتے ہیں تو مطلب وہی ٹیڑھا ہوگا, غنو کا فائل کون ہے. تیسرا انہم میں ہم ضمیر کا مرجع کون ہے, صحیح ہے. چوتھا کذبو میں مجھول کا صیغہ ہے, اس کا نائب فائل کون ہے. یہ سب اگر آپ نے برابر حل کر لیا تو ترجمہ آپ کا بالکل صحیح اور بات سمجھ میں آئے گی, ورنہ آپ بھی ان حضرات کی طرح گوتے کھائیں گے کہ کیا انبیاء علیہ السلام مایوس ہو گئے, کیا انبیاء علیہ السلام کی ہوپ اللہ پر ختم ہو گئی, یا یوں سوچیں گے کہ کیا اللہ تعالیٰ نے جھوٹا لائی وعدہ کیا انبیاء علیہ السلام سے. یہ سب چیزیں اس میں نکلے گی, کیونکہ ظاہری ترجمہ کریں گے تو یہی سمجھ میں آتا ہے. سمجھ رہے, بخاری شریف میں بھی اس کی لمبی بحث ہے, حدیث وغیرہ. یہ مجھے یاد ہے بخاری میں ہمارے حضرت مفتی صاحب نے جو تفسیر کی تھی نا, اس اعتبار سے وہ مجھے یاد ہے, اس لیے میں آپ کو اتنی تاکید سے بیان کر رہا ہوں بخاری کا سبق جو ہمارا تھا. تو آپ بھی بخاری میں جائیں گے نا تو آپ کو بھی آئے گا, لیکن پتہ بھی نہیں ہوگا کہ طلحہ نے یہ سب کہا. یاد رکھے تو دیکھیں یہاں پر یہ مطلب ہے کہ انبیاء علیہ السلام نے جو وعدہ کیا, انبیاء علیہ السلام سے جو وعدہ کیا, تو ان کو شک کیسے ہوا, کیونکہ حضرت انبیاء علیہ السلام نے بہت محنت, لوگوں کو دعوت دی, لوگوں کو دین کی طرف بلایا, اور پھر جب وہ انہوں نے بات نہیں مانی, اس نے قوم نے جب بات نہیں سنی تو انبیاء علیہ السلام نے کہا کہ تم میری بات نہیں سن رہے ہو نے, اللہ کا عذاب آئے گا, ٹھیک ہے, اللہ کا عذاب آئے گا. اب لیکن عذاب بھی نہیں آ رہا ہے, اور قوم کہتی ہم دیکھیں گے, لاؤ ہم پہ بارش برساؤ, ہم پہ آسمان سے بادل کا ٹکڑا پھینکو, زمین کو پھاڑو, یہ قوم کہتی, اور پھر بھی عذاب نہیں آ رہا. تو رسول بالکل مایوس ہو گئے, یعنی پہلے انبیاء, کہ یار ایک طرف تو یہ قوم بات نہیں سن رہی ہے اور دوسری طرف اللہ کا عذاب بھی نہیں آ رہا ہے, تو یہ مایوس ہو گئے, یہ مطلب ہو گیا. تو اب یہ ظنو کا فائل جو ہے نا, انہوں نے بعض لوگوں نے انبیاء علیہ الصلوۃ والسلام کو بنا دیا, ظنو میں ہوں ضمیر کا مرجع جو ہے یہ انبیاء علیہ السلام کو بنایا, رسول کو بنایا, رسول کہ وہ مایوس ہو گئے. لیکن اس کا اگر دیکھنے جائیں نا تو اس کا جو فائل ہے, اس کا جو ضمیر کا مرجع ہے, یہ ہم ان کی طرف نہ لے جائیں بلکہ کس کی طرف لے جائیں, कुफार की तरफ ले जाए, आप कुफार की तरफ ले जाएंगे ना, सब मामला आपका हल हो जाएगा। ये जितनी जमीन के मर्जे हैं सब उसकी तरफ लौटेंगे। तो अब कैसे माना हो जाएगा कि जन्नू का फाइल कुफार है? यानी कुफार ने ये गुमान किया कि रसूल ने जो हमें रोजाना अजाब के नुजूल से जो डराते थे वो अजाब कहाँ है, वो अजाब कहाँ है? ये दावत तो हमने ठुकरा दी लेकिन अजाब कहाँ है? यानी वो इस उम्मीद में हो गए कि अजाब आने वाला नहीं है। उन्होंने गुमान किया कि ये अजाब कोई चीज़ नहीं, अजाब आने वाला नहीं, यानी हम इसके अंदर पूरे कामयाब हो गए हैं। तो गोया रसूल ने हमारे साथ गलत बयानी की, रसूल ने गलत बयानी की, हम पर अजाब आने वाला नहीं है। तो गोया जन्नों का मतलब ये हुआ कि कुफार ने ये सोचा कि रसूल ने हमारे साथ गलत कुदीम, गोया इन लोगों ने हमसे झूठ कहा। अब पूरी जमीर के मर्जे रसूल से हटकर किसकी तरफ हो गए? कुफार की तरफ। कि कुफार ने सोचा कि इन अंबिया ने हमारे साथ गोया झूठा वादा किया। इससे बहुत सी कौम ऐसी भी गई जो गुजर गए, उनके उन पर अजाब नहीं है, उनके बाद वालों पर अजाब आया। बहुत सी कौमों ने अम्बिया अलैहिस्सलाम को परेशान किया लेकिन अजाब नहीं आया, उनके औलाद पर आया या उनके बाद आया, क्योंकि अल्लाह ढील देता है। बहुत सी जगह पर अल्लाह ने छूट दी कि भाई चलो हम टाइम देते हैं, भाई कितना टाइम देते हैं, भाई 50 साल का तुमको टाइम देते हैं। 50 साल अल्लाह के यहाँ कुछ भी नहीं है, 50 साल का आपको टाइम देते हैं। 50 साल के अंदर आधी कौम तो मर के चली गई कब्र में। तो उन लोगों ने यूँ कहा कि अंबिया ने हमसे झूठ वादा किया कि तुम पर अजाब आने वाला है, हालांकि अजाब नहीं आया। ये तो मतलब समझे, तो हम जमीन का मर्जा रसूल की तरफ ना ले जाए, वन्नू में की जमीन का मर्जा रसूल की तरफ ना ले जाए। अगर आप रसूल की तरफ ले गए तो आपके जहन में ये आएगा कि अम्बिया अलैहिस्सलाम अल्लाह की रहमत से, अल्लाह के वादे से मायूस हो गए, यानी नाउम्मीद हो गए, होपलेस हो गए, उनकी होप सब ख़त्म हो गई। ये तो अच्छी बात नहीं है। जब अम्बिया मायूस होते हैं तो हम भी मायूस हो सकते हैं, हम भी मायूस हो सकते हैं। जब नबी मायूस हो गए तो हम भी मायूस हो सकते हैं, भाई गजा के हालात इतने ख़तरनाक हैं, हम भी मायूस हो जाते हैं, अंबिया भी मायूस हो गए, समझ रहे हैं? तो हमारा मायूस होना भी जायज़ हो जाए। तो कहते हैं नहीं नहीं नहीं, अंबिया कभी मायूस नहीं होते। तो फिर आप ज़मीर का मर्जा को क्या करेंगे? तो कहेंगे कि कुफ्फार की तरफ करो कि कुफ्फार मायूस होते हैं, कुफ्फारों का काम है मायूस होना। और अल्लाह ताला ने साफ कह दिया ला तुम रहमतिल्लाह क्या आगे, और आगे वो है ना वो कुफ्फार, अल्लाह हजरत याकूब अलैहिस्सलाम ने भी कहा नहीं कि अल्लाह की रहमत से सिर्फ कुफ्फार मायूस होता है। वो आयत क्या थी? ला तयअसू मिन रहमतिल्लाह इल्ला अल-क़ौमुल काफिरून। काफिर मायूस होता है, काफिर ना उम्मीद होता है, मोमिन कभी भी ना उम्मीद नहीं होता। तो इससे बात बिल्कुल जाहिर और साफ हो गई। अच्छा, तो अब अगर ये भी तर्जुमा कर लेते हैं, जैसे यहाँ पर मुफस्सिरीन लिखते हैं कि रसूल मायूस हो गए और वो मुनकिरीन गुमान करने लगे कि उनसे झूठ बोला गया है, तो उस वक्त अल्लाह जल्ले शानहु की मदद आई। कब? जबकि कुफ्फारों ने भी कहा कि नहीं ये कुछ होने वाली नहीं, ये भी ये हो गए कि इन लोगों ने अम्बिया ने हमसे झूठ बोला। तो फिर क्या हुआ? जो जिंदा थे, जो लोग जिंदा थे, उन्होंने क्या देखा? जाअहुम नसरुना, हमने उनकी मदद की। देख, हमने उनकी मदद की। वनुजिया मन नशा, और हमने नजात दी उनमें से जिन को चाहा। और दूसरी वो एक आयत भी है, मता नसरुल्लाह, अल्लाह की मदद कब आएगी? तो ये एक होप बढ़ती गई, मायूसी नहीं है वहां पर, मायूसी नहीं, और बढ़ गई कि अल्लाह अब तो हालात बहुत ख़राब हो गए हैं, अब तो गजा के हालात बड़े ही अजीब हो गए हैं, अल्लाह अब तो मदद भेज। तो फिर अल्लाह कहता है जाअहुम नसरुना, हमने फिर मदद भेजी। तो अल्लाह की उम्मीद से नाउम्मीद नहीं होते अम्बिया अलैहिस्सलाम। तो इन लोगों को, कुफ्फार को जब ऐसा हुआ ना कि हाँ देखो हमारे साथ झूठा वादा हुआ, कोई अल्लाह की मदद आने वाली نہیں ہے. جب یہ ان کو یقین ہو گیا نا کہ ہم سے جھوٹ بولا گیا اور اللہ کا عذاب ہم پر آنے والا نہیں ہے, ضمیر کا مرجع دھیان رکھے, تو اب کیا ہوا؟ جاءہم نصرنا, ہم نے اب مدد بھیجی اور ان کے اوپر عذاب آیا. ولا يرد بأسنا للقوم المجرمين, اور نہیں ہٹایا جاتا ہمارا عذاب, ہماری سزائیں, ہماری تکلیفیں مجرموں سے کوئی ہٹا نہیں سکتا. اب کوئی چاہے کہ ہم ان عذاب کو ہٹا دیں تو ہٹا نہیں سکتے. پھر اسرائیل یورپ کو بلائے, امریکہ کو بلائے, جب مار پڑے گی نا تو ان کی نانی دادی یاد آ جائے گی, اور یورپ اور امریکہ بھی آئے انشاءاللہ وہ بھی کھائیں گے اچھی. خالی ایک سرحد کھول دیں, ایک بارڈر کھول دیں, خالی مصر کی بارڈر کھل جائیں, خدا کی قسم ان کی اینٹوں سے اینٹ نہ بچ جائیں تو دیکھیں. ہاں بالکل, فرنٹ لائن میں دیکھیں گے تم کے کون کھڑا ہے. صرف کھل جانا کیا فرنٹ لائن ہو سکتا ہے؟ میں ہوں گے کون سی فرنٹ لائن؟ ایسی جگہ پہ ہم ہوں گے بالکل آگے. لقد كان في قصصهم عبرة, اوئے سنو سنو, اس ان قصوں میں عبرتیں ہیں, عبرتیں ہیں, اس میں بہت سبق ہیں, اس میں بہت لیسن ہیں. وہ لکھے آپ نے؟ ہاں کل دیکھوں گا بیٹا. اس میں بہت لیسن ہیں, بہت قصوں میں بہت عبرت ہیں, سمجھ رہے ہیں؟ عبرت یعنی لیسن بولتے ہیں نا. ہاں لیولی الباب, لیولی الباب عقل مندوں کے لیے. آپ کہیں گے استاد وی آر نوٹ عقل مند, ہم عقل مند ہیں, ہم عقل مند نہیں ہیں. تو پھر میرے پاس اس کا جواب ہے, ٹھیک ہے؟ اگر کوئی کہے نا کہ استاد یہاں تو اللہ نے کہا قلی الالباب عقل مندوں کے لیے, ہم تو عقل مند نہیں ہیں, تو جس کی عقل مند ہیں تو ہمارے پاس اس کا علاج ہے, ٹھیک ہے؟ اس کے لیے پھر یہ بند دروازہ کھول دیں گے. ما کان حدیثا یفترا, ہاں یہ قرآن نہیں ہے. ما کان حدیثا یعنی یہ قرآن نہیں ہے کوئی اپنی طرف سے بنائی ہوئی بات. افترا کس کو بولتے ہیں؟ جھوٹ بولنا, یعنی اپنی طرف سے اسٹوری بنانا. جیسے ابھی کوئی بات پوچھو نے کہ بھائی موسیٰ روم میں بند ہوا کیسے, فوراً اسٹوری بنا دیتے. اب اسٹوری تو بنا دی, جب پوچھا کہ بھائی سے لوگ کس نے کیا تھا, اب پھنس گئے. اس کو کہتے ہیں افترا, اس کو بولتے ہیں جھوٹی اسٹوری بنانا, پوری جھوٹی اسٹوری بنانا. نو اس سیکھ, اب سیکھ, کل رات کو گھوم رہا تھا اور اب سیکھ ہو گیا. یعنی جھوٹ تو تھی بولا نا پہلے, بیمار ہے اب استغفار کر رہا ہے, اب استغفار کر رہا ہے. تو اسی کو کہتے ہیں کہ قرآن یہ اس طرح سے کوئی جھوٹی جھوٹی باتیں نہیں ہیں, کوئی بنائی ہوئی باتیں نہیں ہیں. ولیکن تصدیق الذی بین یدی, لیکن کیسی ہیں, بلکہ تصدیق کرتا ہے اس سے پہلے والی کتاب, یعنی تورات ہیں, یہ انجیل ہیں, یہ جو صحیفے ہیں حضرت داؤد پہ اترے, حضرت موسیٰ پہ جو اترے, حضرت ابراہیم پہ جو صحیفے اترے, جو کتابیں اتری چھوٹی چھوٹی کتابیں, یہ سب کے سب تصدیق کر رہی ہیں کہ نبی حقیقت میں صحیح ہیں, سچے ہیں. یہ بین یدی کا معنی سامنے, بین یدی کا معنی ہوتا ہے سامنے. اور تفصیل کل شیء, اور ہر چیز کی تفصیل ہے, کیسی کھل کھل کر اللہ نے مثالیں بیان کی. سورہ رعد آپ دیکھیں گے, سبحان اللہ, ایسی زبردست اللہ کی نشانیوں کی آیتیں اس میں کھل کھل کر بیان کی ہیں. کیا باغات, کیا آسمان کی چیزیں, کیا زمین کی چیزیں, کیا بہتے ہوئے سمندر, کیا پہاڑ, اللہ نے ایسے زبردست سورہ رعد کے اندر بیان کیا ہے. تفصیل کل شیء, ہر چیز کو کھول کھول کر اللہ نے بیان کیا ہے. وہ ہدن, اور ہدایت ہیں, اور رحمتن, اور رحمت بھی ہے. دیکھو ہدایت اور رحمت, رحمت ہے نا, رحمت, سبحان اللہ, رحمت کا لفظ بہت وسیع لفظ ہے, ایسا وسیع لفظ ہے. رحمت میں اتنی چیزیں آتی ہیں, دوسری جگہ میں بتاؤں گا رحمت. ایس سب جتنی بھی چیزیں نا دنیا کی, آشائش آرام کی جتنی چیزیں ہیں, یہ سب کا ترجمہ رحمت. बस इतना याद रखो, जितनी भी आसानी, जितने भी आराम, जितनी भी सहूलतें, जितनी भी कुशादगी की चीज़ें दुनिया में हैं, वो सब चीज़ों को रहमत कहते हैं। समझे आप? ये रहमत का माना बहुत लंबा थोड़ा उसका माना है, लेकिन शॉर्ट एंड स्वीट में आप ये सब कि जितनी भी आसानी की चीज़ें हैं, सहूलत की चीज़ें, ये सब के सब रहमत है। इसलिए बार बार रहमत का लफ्ज़ आता है। यूँ क्यों दुआ करते हैं, अल्लाह तेरी रहमत बरसा। क्या मतलब है रहमत का? रहमत का मतलब सिर्फ रहम नहीं कि अल्लाह हम पे रहम फरमा, रहमत का मतलब है तमाम चीज़ें जितनी भी सहूलत की हैं। तो हिदायत भी है कुरान और रहमत भी है कुरान। दीन का रास्ता हिदायत भी है और रहमत भी है, यानी कुरान इस पर चलोगे अल्लाह रहमत भी देगा, हिदायत भी देगा, खुद को भी देगा, दूसरों को भी देगा। उसी को कहते हैं वह हुदन व रहमा सुभान। लेकिन किसके लिए है? लिकौमी युमिनून, जो साथ में बैठे हुए कुरान पढ़ रहे हैं उनके लिए, उनके लिए जो याद करते हैं, उनके लिए जो लुगात याद करते हैं, तर्जमा याद करते हैं और कल आकर सुनाएंगे, उन लोगों के लिए। अब कल देखते हैं कि कौन जीतता है मुझे।